दिन अघि मात्र दुई पटक हमला भएको थियो। तीन हप्ता अघि भएको एक घटनालाई लिएर विश्वभर बोको हराम प्रति आक्रोश बढेको छ। बोको हराम जसको स्थानीय भाषामा पश्चिमी शिक्षा वर्जित छ भन्ने अर्थ लाग्छ। सन् 2009 उत्तर पूर्वी राज्य बोर्नोबाट विद्रोहीले यसलाई मुख्य नारा बनाएर सशस्त्र संघर्ष थालेका थिए। हिंसा र सुरक्षा बलको कारवाहीमा परि यस वर्ष मात्र कम्तीमा 1200 मानिसको ज्यान गइसकेको छ। बोर्नो राज्यको चिबोक कस्बेमा अवस्थित स्कूलबाट गत 14 अप्रेलमा छात्राहरूको अपहरण भएको थियो। विद्रोहीका कमाण्डरले अपहरित छात्राहरूलाई बेच्ने योजना बनाएको भिडियो सन्देशमा जानकारी गराएका छन्। अपहरित बालिकाहरूलाई रिहा गर्न अमेरिकाको टोली अहिले नाइजेरियामा छ। खेल समाचार। चितवनको सौराहामा जारी प्रथम गैंडा कप जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगितामा आज यंग स्टार क्लब कावासोती र त्रिवेणी युथ क्लब मोगलिनबीच प्रतिस्पर्धा हुँदैछ। खेल दिउँसो 3 बजेपछि बागमारा सामुदायिक वनको चौरमा हुनेछ। हिजो भएको उद्घाटन खेलमा आयोजक सौराहा युवा समाजले गैंडाकोट फुटबल क्लबलाई 6-2 गोल अन्तरले पराजित गरेको थियो। उता इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज किङ्स इलेभेन पंजाब र रोयल च्यालेन्जर्स बेंगलोर भिड्ने भएका छन्। खेल नेपाली समय अनुसार बेलुका 8:15 शुरू हुनेछ। 7 खेलबाट 12 अङ्क जडेको पंजाब शीर्ष स्थानमा छ भने समान खेलबाट 6 अङ्क जोडेको बेंगलोर 6 स्थानमा छ। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। प्रधानमन्त्री सुशील कोइराला र नर्वेली प्रतिनिधिमण्डल बीच भेटवार्ता। ऊर्जा क्षेत्रमा लगानी गर्न नर्वेलाई आग्रह। चुरे क्षेत्रको बस्तीलाई पुनर्वासको व्यवस्था गर्न खाली जग्गाको खोजी भइरहेको वन मन्त्री आचार्यको भनाई। चुरे अतिक्रमण रोक्न सबै लाग्नुपर्नेमा जोड। छात्रा अपहरण विद्रोही संगठन बोको हरामका लागि घातक साबित हुने नाइजेरियाली राष्ट्रपति जोनाथनको चेतावनी। आतंकवाद अन्त्यको गतिलो शुरूआत भएको भनाई। र सौराहामा जारी गैंडाकप फुटबलमा आज कावासोती र मोगलिन भेट्दै आईपीएलमा पंजाब र बेंगलोर भिन्ने। अवस्थ दिउँसो 2 बजेको अर्पण समाचार सकियो। ध्रुवराज आज्ञा चाहन्छु। नमस्कार। यस अर्पण समाचारको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556362090। रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथै एसएन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। मल्टीलर्निंग एकाडेमी मैथ साइंस र टेस्ट नदी 5 विषय में मात्र एसएलसी र प्लस टू गर्न पाइने। साथ ही इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई होने। एटीच्यूट मल्टीलर्निंग एकाडेमी खैरानी 4 पर्सा नारायणी डेवलपमेंट बैंक को माथि। मोबाइल 98452146174।